22 महानगरपालिका न्यावया मेट्रो एफएम गिफ्ट गुमेगा हरजे नेपाल मण्डल जनतालाई स्वागत छ जिस कृष्ण जप पके लसकुसन अप अभिवाद हो थौ नेपाल सम्बत जिन्छ सो स्विंगे त अले पहिला थौ तृतीया नप बुधबार चिन्यान थौ सुते ठुगै जसिपा चाराइलन से बागुट नेपाल मण्डल जनादि भई दक्षिण बास समाचार नेपाल मण्डल अनलिप नेपाल मण्डल अन्तर्गत या नेपाल मण्डल दबु थौ नेपाल मण्डल दबली नेपाल आदिवासी जनजाति स देखु गु आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल गुस मोर्चा ख गु मोर्चा नुगु क थया पहिचान सहित्या संगीत नीतिका आन्दोलन ज्याजो घोषणा गुटु ओ ज्याजो धेगु पूर्व मेचिन्सी पक्ष महाकाली टक उगु लागा पूर्व मेची ओ पक्ष महाकाली निसे पहिचान यात्रा यागु कठय ज्याजो घोषणा यागुलु लगाइ ते थिति ज्याजो जक तयार यागुलु उकि ठु ज्याजो नप थैले आदिवासी जनजाति सेना चंगु आन्दोलन अले नेवाटीगु नेवा एकता दिवस लगाइ ते प्रसंग ते के सर्वव्यापी गुन्थि आदिवासी जनजाति आन्दोलन ने नेवाटे प्रतिनिधित्व एना दिम नेवाटे राष्ट्र संगठन नेवाटे दुबु या नायो नरेश ताम्रा कार्यक्रम बना दिगु वेकलिस सला पाकी बनिगु जी आठ हस दखल नपा थौ या मु बुखा आदिवासी जनजाति सो नुगु कटया आन्दोलन ज्याजो गोस नै यत नेवाटे प्रतिन नेवा एकता दिवस नीति तयारी माओवादी आन्दोलन लिटकेट दल टेगु इना प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिश पस बोने बल हाकू को प्लास्टिक या मिचा या पलेसा काप वा फुआया मिचा जगह छेला दिश ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग चेको दुनिया फोहर सतक चुकवा गल्ली न्होने लाथे वांचे गुबानी तोतिनु फोहर वांच दहता गु थासे जगवना फोहर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु संविधान सभा अध्यक्ष लिसे नेपाली कांग्रेस व नेकपा एमाले या नेता त्यस एकीकृत नेकपा माओवादी या त आन्दोलन ज्याजो लिटकाट इनाप यागदो संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमाङ मंगलबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले त संविधान सभा पाउने नापलाना कांग्रेस व एमाले प्रभावशाली नेता त्यस संविधान सभा बैठकै आन्दोलन ज्याजो लिटकाट इनाप यागो ख एकीकृत माओवादी लिसे स्वीगु राजनीतिक दल सत्तारू दल संविधान निर्माण गम्भीर मजुको दासे नेपाल बन्द लगायत आन्दोलन ज्याजो घोषणा यागदो थपिन्छ थोसया न्यहे चिङगुङ्गु दलीय संयुक्त बैठक न आन्दोलन ज्याजो सार्वजनिक मया त इनापियानाको दहाले त नियमाङ कनाजीको दो नियमाङ भारतीय टेबुले चना भारतीय टेबुले चुनेको मन देखा गए त बापु मयाको माया त इनाप यान दिएको दो नियमाङ इनाप लिपा दहाल संविधान निर्माण पाखे विश्वना चुजोको ठेगो विश्वको ठेगो आन्दोलनीय समस्या रूपे मका त आश्वासन दिएको दो संविधान सभा जारी सहलग उत्थान निष्कर्ष ठेकेको ठेगो विषयले प्रमुख दलीय शीर्ष नेता तय निरन्तर रूप सहलभ व्याख्या भइसकेको जोले नियमाङ उभय विषय त कया केन्द्रित जुसे दाहालले त मङ्गलबार नाप्लान दिएको ख ठेचोले संविधान सभा अन्तर्वस्ती दलीय सहमति चुनाकेको त प्रमुख राजनीतिक दल त्यहाँ दटी ठिठी तोचिन यी जग सिटी छोएको ज्या यानको डो उङ्गु छुन्डी निहानी चाहिँ दलीय वार्ता तक मजुको अवस्था प्रधानमन्त्री सुशील कोइराला दलीय सहमति या नीति मङ्गलबार सुत्यो प्रमुख सङ्घको दल हो निर्णय पिङ्गो पक्ष पेङ्गु पक्षीय त बैठकी नीति आह्वान दिएको ख तर निगुली बैठकै सहभागी जुत नेता त प्रधानमन्त्री सरकारी निवास थियासना विवादित विषयले प्रवेश मोजी बैठक कोचाएको दो पूर्व प्रतिबद्धता कथ नुगु संविधान जारी आएको मिति हो त यी नुगु संविधान जारी आएको मिति रहेको लक्ष्यसँग लिहन्तनी संविधान सभा संविधानीय प्रमुख विवादित विषय सहमति चोराकी तथा प्रधानमन्त्री कोइराला सुथे सहतोको सङ्घको दलीय बैठकै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल मधेस केन्द्रित दलीय सहभागिताजको सहलयामाको अदान तगो ख दाहालले अदानले पनि नेपाली काङ्ग्रेस नेकपा एमाले एकीकृत माओवादी बैठक स्थगित जुगो ख मधेस केन्द्रित दलीय समेत सहभागिता निधनश्य पेताईले चुनेको दैतको मिएको बैठक त चुनेमा फुट पेङ्गु पक्षीय बैठक नीति शीर्ष नेता त बालुवातार थ्यासना एमाले अध्यक्ष केपी शर्मा ओली इले ठ्याङ्क मगाउने बैठक चुनिमा फुख एमाले वरिष्ठ नेता चलनाथ खनाल लिसे उपाध्यक्ष वामदेव गौतम व विद्या भण्डारी लिसे नेता त सहभागी जुसान माओवादी ओली बिना सल या त तयार मोजी हुँ बैठक मचोसे पिहाउको ख दलीय शीर्ष नेता त दुथ्याकर संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति प्रमुख विवादित विषयले सहमति कायम मफेम सभामुख सुभाषचन्द्र नेमाङ्गे नेतृत्व विस्कम संयुक्त दिएका प्रक्रिया सुरु आएको धारणा निहने हकदो विगत संविधान सभा निशे सुरुजुको संघीयता शासकीय स्वरूप निर्वाचन प्रणाली हो न्याय प्रणाली थैजियाको विवादीय विषय यथावत जे हो विस्कम संयुक्त दिएका निकास निकाय माघो राय निहने हक ख संविधान जारी आएको अन्तिम यी 97 चुनावको इले प्रमुख दलीय शीर्ष नेता नेतातयको बैठकमा गुगुन निकास बी मफेम आन्दोलनको तहय नेतृत्व नेता त्यस संयन्त्र चुनाव संविधान निर्माण यामाको ख ताको दो प्रतिबद्धता कथा माघ 8 गते दुने संविधान हेगो नीति शीर्ष दलीय नेता त्यस मफैको जिम काङ्ग्रेस नेता डाक्टर राम शरण डाक्टर प्रकाश शरण महत कोचीको इले संविधान हेगो नीति सभामुखी नेतृत्व निगुको तय नेता त्यस संलग्न यान विस्क संयन्त्र दिएका प्रक्रिया न्याकी माघो ख ताको दो मङ्गलबार चौको संविधान सभा बैठक मङ्गलबार चौको संविधान सभा बैठकै संविधानीय विवादित विषयले संवैधानिकको राजनीतिक संवाद तथा सहमति समिति पिएसिआको प्रतिवेदन नेता कया सहलय ज्याजुले बोतिका छे नेता महत बहुमत व अल्पमत अभ्यास याना जुसान माघ 8 गते कोचिन त उहिले संविधान हेमाको विचार पङ्कुको ख तसै नहे संविधान सभा क्षतिपूर्ति बित दक्षिण दुने संविधान निर्माण याको ज्या लगे जोजनाको खजान जनताले चाहिँ मत फनाको खलुमका लुमको चाहिँ नेता महत मागे आन्दोलन याना जनता या त चुके या मजीको विचार तै दिएको ख नेपाली काङ्ग्रेस एमाले माघ 8 गते जबरजस्ती पहिचान मोडेको संविधान जारी आएको कुता जानुसँगले उख्य विरोधले एकीकृत माओवादी लगायत सुईको पहिचान पछि त राजनीतिक पार्टी टेस संघर्ष ज्याजो घोषणा आएको दो संघर्ष ज्याजो नाप्न काङ्ग्रेस एमाले लिसे वार्ता न न्याकजनको ख ताको दो सुईको दल न्याकी ट्याङ्गो संघर्ष ज्याजो कथ संविधान जारी आएको धका तिथि व्यतिताको माघ 8 गते सोया माघ 8 गते यहाँ सोनु नियो माघ 5 गते नेपाल बन्द घोषणा याको दो थोसया नियो प्रदेश स्तरीय बन्द व जनप्रदर्शन ज्याजो त जुईको घोषा तैतेको दो ठोचोले पुस 19 गते डिएन ढेङ्गाकुनी जिल्ला जनप्रदर्शन याईको घोषा खलक ताको दो उनीहरूले पुस 25 गते खप्तर कर्णाली व खसान प्रदेश जनप्रदर्शन यान्दिसे सभा याएको 28-27 गते खम्बुवान लिम्बुवान मकरात व तमुवान प्रदेश सभा व जनप्रदर्शन 28 गते थरुवत अवध व मधेस प्रदेश जनप्रदर्शन व सभा जुईको दुसा 29 गते नेवा व तामसालिङ प्रदेश जनप्रदर्शन व सभा याईको ज्याचोटो ठोकुनी हे प्रदेश त बन्द याएको ज्या समेत जिर्गा ताको दो संविधान सभा दुथ्यागो दुमुथ्याको सुइगुली दलीय शीर्ष नेता तेगो शीर्ष नेता तथा भूतिकाको बैठक संघर्ष ज्याझो कोसना यागो खटकी मधेसवादी दल तन फुके सक्रिय रूपमा सहभागी जीको ख तागोदो बैठक ठो नोगु मोर्चा यत बृहत संघीय गठबन्धन दगा न तागोदो यदि ठो संघर्ष ज्याझो यत प्रहरी हस्तक्षेप यत दास नियमित रूपमा बन्द यानवनीको खन तागोदो ठोय चले पद्मरत्न तुलाधरी नेतृत्व गठन यन्त्रको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालमा संघर्ष ज्याझो यत टिब विगुनीति बैठक चोगोदो आ कोसनाजीको ज्याझो बारे थुकिया त कया सल या चागु पहिचान पछितर पार्टी तचना गठन यन्त्रको पहिचान आधारित संघीय गठबन्धन थरोट पार्टी वा दलित जनजाति पार्टी यातना समाहित जोगको दो कृष्ण प्रसाद अधिकारी हत्यार त्यता कारवाही मार्गका अनुसन चोचो हे मधुम नन्दप्रसाद अधिकारी अन्त्येष्टि यहाँको लागि राष्ट्रिय मानवाधिकार आयोग सरकारले त निर्देशन दिएको दो सोलह मधुम नन्दप्रसाद अधिकारी सीम थोकने शिक्षण अस्पताल मुर्दा घरे तैति तको दो अन्त्येष्टि यहाँको खै त कया विवाद पियाउँ वे कय सीम अथे लान सोचको ख अन्त्येष्टि यहाँको लागि सरकार वे कय क्या नूर प्रसाद अधिकारी त सम्पर्क त्यो कुत यान सोचको खसान स्वापो रास त्यही म फैसको ख सिधोको दो अब नन्दप्रसाद अधिकारी मध्ये वहाँ क्याम नूर प्रसाद बेपत्ता जोगो ख वयत न प्रहरी माला चुन्चको दो नूर प्रसाद थमा व अबुया अनुसन टोले यहाँको खसा दुई करोड दाम मार्गा माग यहाँको खर्चा उयो हो ठुकिया बारे सरकार निन्कने यहाँको त्या हो उयो ख बेपत्ता जोगो ख क्याम बेपत्ता जीव अबुया अन्त्येष्टि न अल्पत्र लामोको ख ओके नन्द प्रसाद लामा अनुसन चुन्चोमा उयो कलाम गङ्गामय अधिकारी दासा सरकार पाखे दोषी या त कारवाही यहाँको आश्वासन दिव अनुसन त्वाठको ख निवायकत दिवसयत संघर्ष रूपे न्याकिको नीति तिथि ज्याझोत सार्वजनिक यागो टो थोचले नेवा स्वायत्त राज्य मङ्का संघर्ष समिति नेवा एकता दिवस तयारी समिति पाखे बैठक चना ज्याझो तयारी आगो ख ज्याझो कथा वैगु पुष पन्ध गते नेवा एकता दिवस न्याकि टेको दो ठोकुनु बसन्तपुली सुथे चिन्छता त्या इले छगो तजीको सभा यही घोषा दो उगु ज्याझोले तिथि नेता त्यसमा सम्बोधन यही ख ताको दो पुष पन्ध गते ज्याझो या न्यो उके तयारी कथ थनी निसे तिथि भेला वो ज्याझो त सुरु जोगो दो गलको नासा दिया यथा कार्यकर्ता मुजा यागो खसा निगा हे एक्काइसवटा हो तेइसवटा यो गोसाले यहाँ नभइलिन छगो सभा जोगो ख ठुकठाइ वैगो एघार गते थिथि थासे थैयाको भेला यहाँ चुनेको न ज्याझो तैति दगोटो पुस बाह्र गते मोटरसाइकल र्याली यहाँको ज्याझो प्रस्तावित ज्याझो छ ओखुनो अस्नेह नेवार स्वायत्त राज्य सम्बन्धी डकुमेन्ट्री बोझाइएको गोसा ज्याझोटो ठोकुने ज्याझो तालाकेको निधि नेवा व्यापारी नेवा मिसा नेवा कलाकार नेवा जातीय खोला पूजा आदि न पेलाइएको गोसा खलक ताको दो संविधान सभा व्यतको यी तकै दुने संविधान बिहेको सम्भावना मोज्याउने हो विद्यार्थी तेह प्रतीकात्मक रूपमा सदकीय डेना विरोध प्रदर्शन यागो दो विद्यार्थी तेह निवासनीले निवासनीले थनिया माइतीघर मण्डला जुलुस पिग्या नुबानेश्वरी माइतीघर मण्डला नुबानेश्वरी थ्याङ्का अनुहे सदकीय यागो मिने तक डेना विरोध प्रदर्शन यागो ख त्रिभुवन विश्वविद्यालय सोनीगढ़ स्नातकोत्तर तहले जुएको पढाइले आङ्गिकको सम्बन्धन प्राप्त दकवा क्याम्पसले सेमेस्टर प्रणाली लागू यहीको जोगदो त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहले थोक्ने निशे सेमेस्टर प्रणाली पढाइ सुरु यागो निर्णय यागो खसान नापाङको चरणे केन्द्रीय क्याम्पस किपुली दोगो केन्द्रीय विभागीय जग थुकु प्रणाली यात लागू यागो ख किपुयालिसे प्रदर्शन मार्ग चोगो रत्नराजी लक्ष्मी क्याम्पस है केन्द्रीय विभागीय दोगो पत्रकारिता हो आम संचार है केन्द्रीय विभाग न सेमेस्टर प्रणाली पढाइ सुरु यहाँको दो किपु पिनय क्याम्पस है न सेमेस्टर प्रणाली लागू या न पढ्ना यहाँ त हो पढाइ सञ्चालन यहाँको कार्यतालिका सार्वजनिक यहाँको त्रिभुवन विश्वविद्यालय नेतङको दो सोनीगढ़ दोको क्याम्पस है सेमेस्टर प्रणाली लागू यहाँको थाहा छ थुकुसी मानविकी संकाय अन्तर्गत सम्बोधन प्राप्त हो निजी कलेज राश अनिवार्य यानी तको मरो व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन ज्याझोको आङ्गिक सम्बन्धन हो निजी क्याम्पस राश सेमेस्टर अनिवार्य यानको निमित्त रजिस्ट्रार देवराज अधिकारी कना दिएको दो सरकार सार्वजनिक यातायात बुधबार निषेध लागू जुएको थ नयाँ जग भाडा दर कोपागुदो सरकार कटैयाको बाधादर प्रति विद्यार्थी उपभोक्ता तचको आलोचना यागुदो यातायात व्यवस्था विभागीय सिफारिस कथा यातायात मन्त्रालय डिजेल सञ्चालन जीको सार्वजनिक यातायात एक प्रतिशतको पा कोकाको ख टुक्दा तुहानी पाखे तराईले चलेजीको ट्रक व कन्टेनरले 2.07 प्रतिशत व पहाडे चलेजीकोले 2.73% भाडा कोकाको डो विभागमा वैज्ञानिक पारदर्शी सिद्धान्त कथा सिफारिस सेनाको मन्त्रालय नेतङको डो मन्त्रालय सचिव तुलसी सितौला यातायात व्यवसाय व विद्यार्थीले चाहिँ यातायात पारा सहमति या के मफेसनको ख ताको डो विद्यार्थी सरकार कोपाको पारदर माने मयाको अवस्था चुनचुनको चुनचुनको डो सरकार थसुयान पेट्रोलियम पदार्थ त आधार कया सार्वजनिक यातायात या पारदर निर्धारण या नभइसनको खसना थुक्सी दास ओको ठाउँ जुइ पैचङको मरो अन्तर्राष्ट्रिय भूख इराकी सक्रिय चरमपन्थी समूह इस्लामिक स्टेट नियन्त्रण कै तपी मिसाते त इन्सान लिलामी नचङ ख प्याउको दो आईएस नियन्त्रण कै तपी मिसाते त कथित यौन शोषण नीति लिलामी नचङको इन्सान कब्जा विषय उयो त सफल जुपिन छ ताको दो आईएस नियन्त्रण कै तपी मिसाते त कथित रूपमा पाथि देका यौन शोषण नीति मिगु यन चङ ख सार्वजनिक जुगु ख आईएस नियन्त्रण विषय उयो त सफल छु पीडित त्यस समाचार संस्था बीबीसी या त बिगु जानकारी कथा पीडित त्यस थपिन त आईएस गुलाम बजारे यंका जिलामी यनचुचको अपोषित 12 दलर त कमीको यनचुचको इन्स ताको दो पाकिस्तानी कराची सहरे छको कारबाही अर्थात इन्काउन्टर हेलाना मोतिन छिन्सोमा चरमपन्थी सिगो दो कराची प्रहरी अधिकारी त्यही कठ सोमबार शनिले यागो कारबाहीले छम चरमपन्थी यातो जोनित सफल जोगो दो कराची सहरी अतिरिक्त प्रहरी महानिरीक्षक गुलाम कादी थिबो या कथ प्रहरी कारबाहीले सिपी इपिन सक्ने प्रतिबन्धित आन्दोलन संगठन तालिबान खान जमात समूह नाप स्वापो डुपेख सजाओ टिकी झालो बाला गुए देया था ये महानगरपालिका या सार्वजनिक अपील छेय फोर सतक चुक गली वांछेगु गैर कानूनी खा थठे याटाडासा ये महानगरपालिका छिटा छिन याडो टका तक ब पीके फो छतया सफाई ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग देखो ये देया त बाला केनु प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठाव ठाव परिवार या ता बचे ना दिशा पसाव बने बले हाकु को प्लास्टिक या मिचा या पलेसा कप वा फोय मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग के को दुनिया फोहोर सतक चुकावा गल्ली न्होने लाथे वांचे गोबानी तोतिनु फोहोर वांच दहता गो थासे जगो वना फोहोर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु हसिया न सजानी सी बनी सी अखुई तक दको खोया खोकवे पी जिपी खा मेट्रो एफएम मीबी फूटी खू अवश्य खर्च भी खा मेट्रो एफ एम गुप्त फुटी को मेगा हर जगह ठो नेपाल मंडल दबो नेपाल मंडल दबलिया आखिरस का चित्र लास्ट कुछ नाता जी सुरेश कृष्ण जब पके ठो नेपाल मंडल दबली पाहा को था बनाते को डूम निवादे को राष्ट्रीय संगठन निवादे दबो या नायो गुम व्यक्ति तो आदिवासी जनजाति राष्ट्रीय आंदोलन नेपाली निवादे प्रतिनिधित्व ना सुना दिमुखा अरे आदिवासी जनजाति आन्दोलन पखे नुगु चरने ज्याजु घोषण यागु प्रसंग नप नेवाटेगु नेवा एक त दिवस प्रसंग यात के केन्द्र ज्या सल बेकि ग्रि नरेश ताम्रकार टेलिफोन सपोर्ट दिनु गुदु नरेश जी जोजलपा नरेश जी आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाली मेघालय बैठक नुगु चरण या कार्यक्रम सिक्दिन्छ घोषण न दिउदु वो विषयले जानकारी ब्या दिउदु दक्ल नपा अब सिर्पिन्जी मिगयु बैठकमा चाहिँ नु चरण यु निकगु चरण आन्दोलन यु खाका तयार याउडु आउट चाहिँ अनुमोदन राष्ट्रिय परिषद अनुमोदन याका आउ यु 14 गते हुनु चाहिँ घोषणा याउजी तर तयारी यनु खाका कठ चाहिँ 14 गते हुनु चाहिँ राष्ट्रिय परिषद चाहिँ डक्को चाहिँ आन्दोलन दुठ्यागु घटक त ह्यु न घटक संगठन त हामीले उके चाहिँ यो कोही भेलाजी छौची टरङ महत्वपूर्ण निकाय खाव उके भेलाजी छलफल दि आन्दोलन स्वरूप विषयले न अहिले सचिवालय नजी गु सचिवालय कजियु पाला चाहिँ आठौँ कुनै नेवाते यु पाला डु कजियु कठा चाहिँ प्रस्तुति गु चाहिँ आन्दोलन स्वरूपका उके चाहिँ पहिचान यात्रा भ्या नेची निसे छौ टोली अरे महाकाली निसे छौ टोली चाहिँ टक्क ठासे ठासे भन्दा जागरण ठनी उठो पैचानी नीति चिची एकबद्ध जिमा ल पैचान सहित संविधान अहिले संविधान सभा संविधान जारी या कि इले चाहिँ वो छौ दबावमूलक ज्याजो चाहिँ छौ अठिन उठो अहिले मेउ चाहिँ ठौकने ढु पुस्ता त आकर्षण या हिसाबमा अकुपाई सुन्धारा ध्यारी सुन्धारा चाहिँ जिसमा च्याम्टक होइन चना चाहिँ व्यापक रूपमा चाहिँ थो आन्दोलन चाहिँ प्रचार प्रसार या वो किसिमे छौ कार्यक्रम रहेछ अहिले मेरो चाहिँ पोस्टरिङ फल्स पर्चा वितरण अहिले जागरण ज्याजो त घर दैलो कार्यक्रम त या छौ ज्याजो रहेछ अहिले मेरो चाहिँ अब दबावमूलक चाहिँ संविधान सभा त चाहिँ दबाव दिए किसिममा छौ चाहिँ जनप्रदर्शनी छ न ज्याजो होइन थिएन चाहिँ मेरो च्याउ ज्याजो त प्रस्ताव हेर्नु प्रस्ताव पछि निर्वा संयोजन समिति न चाहिँ अनुमोदन या राष्ट्रिय परिषद अनुमोदन याका चाहिँ लागु हेर्न इन्क्यु त्यहाँदेखि 14 गते हुने चाहिँ पत्रकार सम्मेलन याना ठो विविध कार्यक्रम आठुके छुँछु राष्ट्रिय परिषद थिए निले राष्ट्रिय परिषद सुझाव पठाए एयरफेयर ड्रिप हुने तर प्रस्ताव महत्त्व चाहिँ अहिले अवस्था प्रदर्शन ढङ्गजी या चाहिँ 30 डल बन्दै घोषण या आम हडताल यो घोषण या थियो अझ कठौ पुटी दबावमूलक बन्दै कार्यक्रम न यो पनि सिक्नु योजना कछुक हामी गयो बैठक चाहिँ छौ निर्णय याउनु कि 30 डल गु चाहिँ पहिचान सहित संहिता संहिता सहित संविधान नीति चाहिँ छौ आन्दोलन घोषणाहरू वा आन्दोलन यो प्रति चाहिँ राष्ट्रियता राष्ट्रिय स्वाधीनता वो पहिचान यो प्रति चाहिँ झिल चाहिँ मेल जुद्या ठो आन्दोलन त चाहिँ एकबद्धता बियो पुग्यो चाहिँ पास यो ठो किसिममा चाहिँ अब आन्दोलन चाहिँ बन्दै विविध थिथि बन्दै कार्यक्रम त 30 डले कार्यक्रम आज उते नप नप हामीलाई चिसन बन्दै कार्यक्रम त्यसले जनता त अपो चाहिँ शास्ति दियो कठ चाहिँ महसुस यहाँ बन्दै कार्यक्रम थे मात्रै नि ठोति आठ थे त दबावमूलक कार्यक्रम त्यो चाहिँ घोषणा गर्थ्यो ठैदु ठुई चाहिँ 15 गते नेवा एकता दिवस न जुन चुङ्गु गु नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति पाखे जे चुङ्गु डु उके तयारी पुचले छिन चाहिँ डुजुल आउ ठुसी नेवा एकता दिवस 15 गते हुन्थे गुल्तको उत्साहजनक ढङ्ग जो चुङ्गु डु छुटो खास ठो ठुपाली नेवा एकता दिवस त चाहिँ चिसो आन्दोलन यो छौ स्वरूप कठै ठुट हनि कठ चाहिँ निर्णय जुडु अहिले ठिठी पले पले जिया जी जागरण जी कार्यक्रम त जिया चुङ्गु आठौँ निगर ठौँ कने लगातार चाहिँ ठो जागरण कार्यक्रम त विभिन्न जी चाहिँ समुदाय प्रतिनिधि पी विषय विभिन्न थिथि चाहिँ प्रतिनिधि विषय चुनाव चाहिँ ठो नेवा एकता दिवस त चाहिँ अझ व्यापक रूपमा चाहिँ प्रचार प्रसार या चाहिँ छौ आन्दोलन स्वरूपमा कठा चाहिँ बसन्तपुरी चनाची चाहिँ हनियो कार्यक्रम तयार गरेका छौँ ठुकै चाहिँ व्यापक जनसहभागिता नीति चाहिँ ठुकै चाहिँ तयारी गरेका छौँ नरेश ताम्रकारजी डगलेलिपा थौमीपट्टि वर्तमान राजनीतिक परिस्थिति छ के चाहिँ सत्तारूढ दल त चाहिँ गुगुन हाल्थे दुईटै बहुमत पाखे संविधान निर्माण यागु निर्णय नआउने प्रक्रिया हुने उनीहरूका चाहिँ थ्याजुङ्गो छ के मेखे विपक्षी दल त्यसो तिस दल चाहिँ पहिचान सहित संहिता नीतिका आन्दोलनले घोषणा आम हडताल उठेन यागु निषेकया बन्द ज्याजोतको घोषणा यादुङ्गो अवस्था ठुइले आज आदिवासी जनजाति त्यसो ठाउँ ढङ्ग आन्दोलन नाचौँदो डाब्ले आदिवासी जनजाति आन्दोलन अलग ठो तीस दल अलग हाक्नु सत्तारूढ दलले अलग ठो सङ्घ शक्ति चाहिँ निहाउन चाहिँ या गुक त ठिकै त विश्लेषण नदी चाहिँ ठो ठौ यो अवस्था एउटा ढाँचा सिउ कि 96 साल न जनता त आन्दोलित जुबले थिए उब्ले आन्दोलन त चाहिँ राणा देख्न चाहिँ मखला चाहिँ गाठ गाडी पाक्ने दिए चाहिँ फाँसी दियो अवस्था अहिले चाहिँ 36 साल निहरेको चाहिँ 17 साल लिपछि प्रजातन्त्र मालडाइले चाहिँ अराष्ट्रिय तत्त्व रह्यो चाहिँ अवस्था मुखला 82 चाहिँ 62-63 निह चाहिँ छो देश त गणतन्त्र यामल धाइले चाहिँ ठुकी चाहिँ दिख ठुकी चाहिँ अराष्ट्रिय अठित तत्त्व धायो मुखला पया अवस्था आ चिस चाहिँ 45 संहिता माल धाइले 45 संहिता माल धाइकिन त चाहिँ ऊ चाहिँ विखण्डनकारी धायो अवस्था ऊ छौ चाहिँ वे किसिमै चाहिँ वातावरण नेपाली राजनीति खण्डयात्रा तर सत्तारूढ दल देख्न चाहिँ गुख मुस्यु ढाँछ पहिचान आन्दोलन गु या छ ठो चाहिँ स्लो पयजन कठ चाहिँ देशव्यापी बढेरिया चौँदो जिया चौँदो ठो आन्दोलन कने चाहिँ गरे राना त तनाव न गठे चाहिँ साह त तनाव न अठेन रु आ टुकी सत्तारूढ दल त न इतिहासै पान जित बियर मरु ठाइ इम्के वाच आउ अवस्था मरु दुई तिहाई चाहिँ दम्म गुजी पेलेना संविधान हेरिया छु न ऊ संविधान चाहिँ लागु या फैला म फैला ऊ संविधान देशै चाहिँ कुनै भविष्य चाहिँ निर्धारण दिल मजिल धयो कठाउँमा कि थैके दुई चाहिँ दुईटै दम्बगु प्रदर्शन हेर्दैन ठुके चाहिँ देश त चाहिँ भड्खालो यङ्क्यु अवस्था दु एरिया चाहिँ सकल खोति आदिवासी आन्दोलन नै ज्यादा छुरा छ त्यो सकस त चाहिँ ठो किस्मत भए ठुकि मतलब ठु न तिस दलै आन्दोलन नै चाहिँ लिउने लिउने हुने उख न सत्तारूढ दलै चाहिँ लिउने लिउने हुने उख त्यो ठो आदिवासी आन्दोलन नै चाहिँ सकल चाहिँ नेपाली टेक चाहिँ पहिचान सुनिश्चित जु नेपाली टेक चाहिँ अधिकार चाहिँ सुनिश्चित जु संविधान जारी गरी दबाब दिए उके नीति निरन्तर चाहिँ आन्दोलन दिया चाहिँ खबरदारी याना चाहिँ दिए या ठो बिस्कम बिस्कै हुने तर आन्दोलन नै चाहिँ झिउ चाहिँ मुद्दा त मिले जुलाई नापति चिपी चाहिँ इन्टर चाहिँ सहकार्य या समर्थन या ज्याजी ऊ किसिम चाहिँ जिया चाहिँ इले चाहिँ सकल नेपाली नेपामी त नेवाट अहिले चाहिँ आदिवासी जनजाति त आठै पहिचान नीति थै हक अधिकार सुनिश्चित निकि थुए इले मडवास गुले दनियु मुखला फेइले दिस स म थे कुस कने कस पस्तायो दिमा अतै अब ति अवसर अथि फिगा ठो ति जु पनि कानी आन्दोलन त ति त्यो दिया दिए हपा दिया दि ठो आन्दोलन ने सरी दिया दि दै ति इना पिना छ नर्सी छि इ भेट ल अले बिसा पुगा दिल सयुग सुबै लिबल भाग न सुबै उहेको कन नरेश तम्रकार उहेको सलभेको जु थोनेले जित बाइज संकेत बि दुगु दु थनि मुनि गुजफनत थनि लिपछि ज्ञानदि भई जजो ज्ञाजा पासा उजन भयो प्लास्टिके मिचा गुबले हे मछेले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या त बचेना दिस पस बोने बले हाकुकु प्लास्टिक या मिचा या पलेसा काप वा भोय मिचा जग छेला दिस ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग चेपो कर पुलेगु छिगु दायित्व ख सेवयागु जिमगु कर्तव्य ख ये महानगरपालिका दुनिया फोहोर सतक चुकावा गल्ली न्होने लाथे वांचे गोबानी तोतिनु फोहोर वांच धयता गो थासे जगो वना फोहोर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु Sigusa Sigusa Sigusa Sigusa सकशिगु मंकास मेट्रो एफएम वीपी फुटिकु नमस्कार अभिवादन छिपे सकसिना थोका यहाँ महानगरपालिका निभया मेट्रो एफएम गुपी फुटेको मेगाहर्ज अनि थौ बुधबार बुधबार ज्याझ ख ग्याद्या ग्याद्या ज्याझ छौ नेसाली सना पन स्वापुडुको कासा ख थौ कासा मिटिगु नीति छिपे छ जिमको स्टुडियो ए फोन ल्या 4232735 अले 4232736 थौ फोन ल्याके फोन याने दि भई फोन याने दि पि मध्ये छौ पासै त छौ नेसा निनिगु जी अले नेसा इना प्रब पिङो छुमान बिगु जी ओ पिङो छुमान मध्ये प्याछिकु दिस छुख ओ छिपे छ ताइदिमा ठुके नीति ना छ छिन जिमको स्टुडियो ए फोन ल्या 4232735 अरे 4232736 फोन लिने त छिपिन त इना पेन्सन ज्याझुले बुटिका युनिति फोन ल्याला छिपिन त बिया गो ज्याझुले अले सको फोन ल्याके फोन लिने दिस अनि जिन जिनको नेसा या नाप्ना प सुमान छिपिन त बिगु जी अपुगे युनिति ठो छुमा छुख छिपिन छ ताइदिमा विशेष याना नेसा तर काटेको छि जी जी सक्सियो न्ह्याने ज्याझुन चंगु छि सम बनाउ छनको समाचार यलि दहस अथवा ज्याउ चंग घटना यलि दहस न्यासा त तयारी आएको ख गुली न्यासा त पुनागु जीफो गुली न्यासा त तत्काल आनक तिनेजको जुगु घटना न जीफो तर थो घटना छिकुन छ गुलदको लुमका ताइजीको दो समाचार स्वेबले भनिबले पत्र पत्रिका भनिबले अथवा एफएम टेलिभिजन समाचार निनिबले थिथि घटना त कया न्यासा देखेको ख जसा ठो चले फोन सुपस चाहिदि रुगु दो थौ ज्याझले पुटिका नीति तक ना पा चाहिदि पासै त लस्को सिया पाखे भने जजलपा जजलपा हेलो जजलपा के कहिसो डकला पहिले हो यका डकला पहिले डकला पहिले फोन छे उली जे भाकना त रहस यो नि उठिन दे नपा खला मासिया हजुर हजुर ओकेले एकदम बाला जोगा बाला जो एकदम मेगा गली गली जो छ भिसन माली छ जका मन तासा ना भिसन माली थे छ उठिन दे खना खला हजुर दल बाला सत्य कपरि आछिन थे जका एकदम तयारी घुकुठा अङ्कन चेचाउँदैले तयारी त्यहाँले चाहिँ आठुसी चाहिँ भालकै नि कसा हेर्कै जो नेसा पाखी हुन्छ नि सर फुटबल गुल्टेको सोयो भने मसोया फुटबलै लाटा ल समाचारलाई सोइदिए समाचार सोया फुटबल खाउन सियो ओ खाना गल्लाइले ओ पोले उल्ला गोल दिगा छ मे म्युजिक मसियो म्युजिक मसियो गला फल फिल जे उथरायो मसियो अब फल फल यु खन जेंतिन न मखो मला ट्राई ब्रेकर जो न जेंतिन न मखो पेनल्टी शूट आउट न जेंतिन न मखो थन जे जेंतिन हो हजुर स्पेनिश क्लब अ अ रियल मैड्रिड यु नाला जेंतिन होला अ हजुर रियल मैड्रिड अ दक्ले लिपा च्याको उपाधि सुख अ आनक तिनी रियल मैड्रिड छ उपाधि त्याको दो वो उपाधि सुख कोपा डेल रे ला लिगा युरोपियन कप क्लब वर्ल्ड कप पछि ठाकुरलाई मौको तर डुमो मजु जको खका हजुर छे दाइदी दुई नम्बर लालिगा हेरकाइज स्योली सब प्यासी मजुका नि सजाजुले बुटिकैले छिटा एकको शुभ आद्य सन्चन चिन थाकु ज्याजु ठुकु ज्याजुले बुटिकैदी फै बुटिकैदी नि छिटा फोन ल्या ब्याजन 42 32 735 अनि 42 32 736 स्थान स्टुडियो फोन ल्या ख ठुकु फोन ल्याखे फोन नि त छिटा इना पेन्चन अनि फोन नि दिगु नि ति ब्याको फोन ल्याखे फोन नि दिस अनि न्यासा जिन जेनेको छि न्यासा नाप्रापा पिङो छुमान बिगु छि पिङु छुमा मध्ये छगु छुमा प्यासीको लन्च छोडे ओ छुमा छुका छिन्छ तैदीमा दके नाफा थन छम पासा चाहिदि दु हिराकाजी बजरा चाहि जो एकलाला पति कैदि र तर प्याची रासले सबे दि मफ्ट सायद छि प्याची लिसा बेदि जी थन जिङिनेको निसय लिसा बिगनि ति फोन नि दि त इना प्यासे थन फोन यसो पासा चाहिदि दुको प्राविधिक दाजु संकेत बेदि गु दु एजले फोन चाहिदि म पासे त लस्को सेवा पाके भने जोजलपा हेलो जोजलपा सुन्न मान्दे नन्मय प्रजापति जो माफ हो एकदमै माफ हो अहिले चाह बिसेला जिल्ला मसिरानी चटनी सिरलगा छिना दियो अठ्या छिसिरा खा निना दियो छि चाह बिसिरा चटनी सिरो खा चटन ठन्ला घा न्यु चुसा छिदाकुलो बिमार नि गुलिसाना चाहिँ जिल्ला चटनी सिरला छि जना भविष्य खाल घा नि अथवा जना सिरा लगन लकिन चटन विश्वया नेगुली महादेशीय उच्च हिमाल आरोहणमा नेपाली निसा आरोही सुख विश्वया नेगुली महादेशीय उच्च हिमाल आरोहणमा नेपाली निसा आरोही सुख मोनी मूल्यपति चुनु श्रेष्ठ छेमजी शेर्पा सुस्मिता मास्के मोनी मूल्यपति सुनु श्रेष्ठ छेमजी शेर्पा सुस्मिता मास्के थुपी मध्ये नेगुली विश्वय नेगुली महादेशीय उच्च हिमाल आरोहणी आपी ख आ सुना याउ ख तैदिस मोनी मूल्यपति ढुकमाजको यहाँदेखि हो नानीमा जो मोनी मूल्यपति टोली सह चाहिँ प्याची मजलका नि सजले पति गर्दै छ एकको सुगा दे सन्छ फेर चाहिँ आफ्नो मेरो फोन यसो पास दिए वेगेट नलसको सेवा पाके भने जोजलोपा जोजलोपा सुन्नु भन्छ चापागाउन शान्त महर्जन गना दाइदे चापागाउन चापागाउन शान्त महर्जन हजुर हजुर शान्त जो न्यासा न्याने पाके भनेको नि सर भगवान् बुद्ध नापा उपदेश बिया बिजागो वाराणसी लिक्क चोगो थ्यायना सुख भगवान बुद्ध दक्ले नापा खुसी उपदेश बिया बिजागो वाराणसी लिक्कसँग चोगो थ्यायना सुख बोध गया सारनाथ नालन्दा कुशीनगर कुशीनगर शान्तजो छेउली छ प्यासी मजाको नि सजाजुले बुटिकैले छिटा एकको शुभ आद्य सम्झन ठेजुले आफ्नो मेरो फोन यसो पासा चाहिदियो वेगेट नलसको सेवा पाक्यो भने जोजलपा कुलनारायणजु अहिले कुलनारायणजु छुटो हाल खबर नरह्यो हाल खबर छुदो नरह्यो हाल खबर छुदो खुवाउँ चाहिँ चाहिँ नलले अहिले जात्रा पात्र नख चख यो छुटो अवस्था चैत उयो कि माने चैत ल होइन नि सा निला माने तयारी उल्टेको जत्रो यसमा पाखे भनेको नि सा लेले पटिक नेपाल भाषा या साहित्य कार्यको बुनी हनेको यनाको नेपाल भाषा संस्था ना सुख लेपटिक नेपाल भाषा साहित्यकारको बुनी हनेको यनाको नेपाल भाषा संस्था ना सुख नेपाल भाषा परिषद आशा सपकोटी चोसा पासा थौकने लेप हो नेपाल भाषा परिषद आशा सपकोटी चोसा पासा थौकने लेप हो नेपाल भाषा परिषद है जिमा होइसा थोना ठुकम्याज गयागा छेउली सर नेपाल भाषा परिषद कुलनारायण जो छेउली सर प्याची मजल गर्ने साथीहरूले पटिकेटलाई एक एकको सुगा दिसन छ छोरीले आफ्नो मेरो फोन सु पास दिए दसको सिया पाक्यो भने जोजोलोपा जोजोलोपा हस्तो नारायण जो मफो तैजी सा कानुनी जन्मदाता कथ कैथे तगो म्याग्ना कार्ता सुयागो अधिकार कोपाको ख कानुनी जन्मदाता कथ कैथे तगो म्याग्ना कार्ता सुयागो अधिकार कोपाको ख सैन्य अधिकार संसदीय अधिकार जुजीय अधिकार वा प्रशासकीय अधिकार प्रशासकीय अधिकार छेउली सर प्याची मजल गर्ने शासना छ जसले पटिकेटलाई एक एकको सुगा दिसन छ ठेजले मेरो फोन यसो पासा चाहिदियो उयो गर्दा लसको सेवा पाक्यो भने जो जलपा सुनौ भन्दा मङ्गललाल माफो एकदमै आराम तैले छ मङ्गललाल जो इस्बी सम्बन्ध कथा नेपाल गब्ले तकै दुने भोकमरी अन्त्ययाको प्रतिबद्धता पङ्कते तगुठो इस्बी सम्बन्ध कथा नेपाल गब्ले तकै दुने नेपाल दुने भोकमरी अन्त्ययाको प्रतिबद्धता पङ्कते तगुठो सन् 2015 सन् 2018 सन् 2022 सन् 2025 इस्बी सम्बन्ध कथन नेपालले गब्ले नेपाल गब्ले तकै दुने भोकमरी अन्त्ययाको प्रतिबद्धता पङ्कते तगुठो सन् 2015 सन् 2018 सन् 2022 सन् 2025 हजुर 2025 मङ्गललालजु छेउली सर प्याची जोडो गर्ने सर हस् पक्का ख सन् 2025 तकै दुने नेपाल नेपाल दुने नेपाल दिए दुने भोकमरी अन्त्य प्रतिबद्धता फङ्का तै तगो थौँ थोजो लाग्नु मेरो फोन सो पासा चाहिदिनु त उयो त लसको सिया पाक्यो भने जोजोलोपा जोजोलोपा सुन्नु भन्छ हजुर रत्नबहादुर जो मफो हजुर सिरला अनि चिच्चा भविष्यौ तैरी सर निकोगो विश्वयुद्ध निकोगो विश्वयुद्ध गोड तक न्यागो ख निकोगो विश्वयुद्ध गोड तक न्यागो ख सोध न्याद फुद नेद न्याद तक रत्नबहादुर जो छेउली सर प्याच मजाको नि सर हस् एकको सुभाष सञ्चालन छ ठेचले मेरो फोन सो पास म पनि रहेको थिएँ प्राविधिक दाजु सङ्केत बेदीको दु कि फोन नै दिँदा छिट हिँड पनि छैन फोनले आजको आफ्नो न छिट बेचना यदि छि नुमा पासक नुमा पास जिया छि फोनले पुटिकै दियो खास छिट फोन या बेचना बयालिस बत्तिस सात सय पैँतिस अनि बयालिस बत्तिस सात सय छत्तिस थान स्टुडियो फोन ल्याएको ठुलो फोन ल्याएको फोन हेर्ने दिए त इनाबेसी आज थलो मेरो फोन यसो पास चाहिदियो उयो गर्दा लसको सेवा पाक्यो भने जोजोलोपा सुन्नु भन्छ नन्दलाल छ मफो एकदमै मफो तैदेश विश्व नेगुली महादेश जिउसा चिसा छिटाजको चिसा जो कि मेपी पास हुँदा ठिकै जोडेको आत्यादो दया होला विश्वय नेगुली महादेशिया उच्च हिमाल आरोन्यामन नेपामी मिसा आरोही सुख मुनि मुलेपति चुनु श्रेष्ठ छेमजी शेर्पा सुस्मिता मास्के पक्का खय खका नन्दलालजु पक्का ख सुस्मिता मास्के गुमेसिन नेगुली महादेश या सर्वोच्च शिखर आरोन्याना आर्मक तिन जग्गा नेपाल यहाँ जाएको ख पक्का ख छेउली सब प्याची जोडो सुस्मिता मास्के नन्दलाल जो छिटाइको सुभाष देशन जग्गा थियो आफ्नो मेरो फोन सो पास चाहिदियो उयो गर्दा लसको सेवा पाक्यो भने जोजोलोपा सुन्नु भन्थ्यो ज्ञान जो मफो मफो ढ्यामल किन घ मलाई आफू चिप्लायो यी उयो ख मलाई कहाँ छ ज्ञान राजु चिन्ने छ पाक्यो भने अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ इन्टरनेसनल मनी फाउन्डेसन भएका छैन है अन्तर्राष्ट्रिय मुद्रा कोष कथा सन् 2014 विश्व दक्ले अप अथवा दक्ले तडङ्गो अर्थव्यवस्था दुगु दिए सुख अमेरिका बेलायत भारत चीन नेसा अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ या कथन सन् 2014 विश्व दक्ले तडङ्गो अर्थव्यवस्था दुगु दिए सुख अमेरिका बेलायत भारत चीन चीन खे छौँ कि खै खे हजुर पक्का ख ज्ञानराज चीन ख चीन आ न तिनी जग अमेरिका त लिफ्याना विश्व दक्ले तडङ्गो अर्थव्यवस्था दुगु दिए यो तलके एक नम्बर दक्ले न्याने लाखौँ ख ठोखला सन् 2008-09 या इलानिसे 10 या इलानिसे अनुमान जाँचौँ ख कि चीन अमेरिका त लिफ्याइरहेका छौँ अनुमान जाँचौँ ख आरास लिफ्यान मुद्रा कोष या कथा चीन तक्ले तडङ्गो अर्थव्यवस्था दुगु दिए जोडो विश्व छेउली सब प्याच जोडो ज्ञानराज चिताएको शुभाध्य सञ्चना ठेसोले मेगो फोन सुन पासा मे उ फोन नै दिँदा चिता इना बेल छिगो ज्याजो इ न भुलो महत्व हुन चाहिँ लाक छिके च्याको छिगो मिनेट या इ ल्याउँदा उ याक न फोन नै दिँदा चिता इना ब्यासे आफ्नो थाहा मेगो फोन सो पासा चाहिदियो भएको त लस्को सिया पाक्यो भने थन फोन सो पासा चाहिदियो भएको त लस्को सिया पाक्यो भने जोजलपा तर जना चना छ माया सलाह गयो हजुर हजुर चुम्बकको साली मुख माया न साली हो नि गला वेला खा के किशोर जो मायाला धेर जसी हजुर किशोर जो हजुर खेत ठोइलेला हामी त्यो चलन लम्बा हो होला अ तास मितिको होला मोनी सुन्तिया इले नखै इले ख आल छु यो नखान मर्ने मर एला मिति बिन्द्र नख त नख छ खै मतलब न मर टोजको देमा मखला तैले तास मितिको चलन गण सूर्यको ख तास मितिएको चलन गण सूर्यको ख जर्मनी नर्वे इटाली फ्रान्स पक्का 100% किशोर चाहिँ पक्का ख फ्रान्स ख फ्रान्समा तास मितिएको चलन सूर्यको ख छेउली सब प्यासेजहरू एकको शुभाध्य सञ्चालन छ त किनभने बाजुमेजुले छिक्पिनीको फोन महत्त्वले नि त्यहीँ पलको मिनिङ के त छन् जित आएको थिएन त यदि छिक्पिनीसँग फोन नै दियो खोजे आफ्नो फोन नै दिएछ चासा छिगो ज्याजो इ नभुलो महत्त्व जिना त छिक्पिन त लाख झिके च्याको छिगो मिने त्यो इजको ल्याउँदा नि एक न फोन नै दिएछ फोन ल्याएको 42-32-735 अहिले 42-32-736 थान स्टुडियो फोन ल्याएको ठुलो फोन ल्याएको फोन नै दिँदा छि त इनापेन छ अहिले थान फोन सो पासा चाहिदिनुको प्राविधिक दाजु लाभाएन सङ्केत बेदीको दो अहिले फोन चाहिदिनु पासा सुख अब एक त लस्को स्या पाक्यो भने जोजलपा सुन भन्दै बाबुरत्न साक्य जो गनाउँथे श्रीबाहा कि श्रीबाहा बाबुरत्न जो जी थालो छगो थापु नि छो तापो सुयाको ख छि तैति माग निसा सत्य छगोजको ख निगो मखो सत्य छगोजको ख निगो मखो सत्य या अस्तित्व या नीति बुद्धिमानी पिन्छ गब्लेन विवाद यही मखो सत्य छगोजको ख निगो मखो सत्य या अस्तित्व या नीति बुद्धिमान पिन्छ विवाद गब्लेन यही मखो ठो तापो सुयाको ख भगवान बुद्ध महात्मा गान्धी लियोनार्दो दा भिन्ची अब्राहम लिंकन भगवान बुद्ध पक्का ख बाबुरत्न जो छेउली सब प्यासेजहरू पक्का ख भगवान बुद्ध थापु खो थापु छेउली सब प्यासेजहरू एकको शुभाध्य सञ्चना जगतपतिकै दिने छिटो ठेसले आफ्नो मेघको फोन सो पासा चाहिदियो घटना लसको सेवा पाक्यो भने जोजलपा सुन्नुहुन्थ्यो तुलसी जो छि हामीले झ्याजो लिपालिपाको चाहिँ छ निना तो विषय सकिना ना ठुटुलसी ले जाय मुरखा वा जे जो नक्सान से तो हे मुटोट से फोन या दू टाइला मने वो गया हां अठे सा या मासी वाले का छु जा अठे ला टाइम को जी थौ छ मो जी गा दे पक्का रह पक्का सुन भाषा मुरा सा जीव मने जे अठे लियो वाले का छु मने लियो वो रे वाला छु शंका यो खजला अच्छा तो अभी मुफ्त फोन आया है तो ना ये सब यो सोचा है मुला संका लंका चेकी लगा ताई निकला वाला खा अजू अरे चाव भी शुरू खा आ तुम तो ना छिले भी शुरू खा ची अजू पक्का है खा आ तुलसी जो अजू ताई जी सां अजू नेपाल है फोकमरी फोकमरी लगा रही हूँ नेम खानी हूँ नेपाल है फोकमरी अंत्ययागो औपचारिक अभियान गबले निशेष शुरू जो खा नेपाल है भोकमरी अन्त्ययागो औपचारिक अभियान गब्ले निसे सुरु जो खा 2058 साल 2061 साल 2065 साल 2071 साल ठकी मध्ये गबले निसे नेपालले भोकमरी अन्त्ययागो औपचारिक अभियान सुरु जोगो ख 2061 तै दिए 2061 तै दिए आ तुलसी जो पक्का रहे म होला हजुर हजुर पक्का रहे म होला म होला एसा पक्का रहे म होले जी छोली सारा मिले म जोगे खत का आ आ एकै को सुवाय दे संजना न्यामी भाजु मिजुमे आरास छि ज्याझो अन्त पाखे वया धनागु दु कि ढक्ने लिपा सु पासा चाहि दि लगा अजना पियाचना गदो मखडे खस छिकमिन्द मिस पनि निंके गजे नियमित ज्याझो कथा छिकमिन्द मिस पनि निंके र मि निंके चले थौया ज्याझले गों पास मिन सम पुति कइदिर अले सुना सुना प्याछि लिसा बेदर व छिकमिन्द कने गजे अ मेगु फोन मगु जुगनी आरास छि थन मि निंके त जि प्राविधिक दाजु त इना पियाचना मि निंके पाखे भने तर दक्ले लिपा हाँक्नसम्म फोन यसमा पास चाहिँ दिउँदो वेग दक्ले लिपामा पास चाहिँ वेग त लस्को स्याहारुङका मेमो मेको फोन मकाएको छिक्किन जानकारी विषय आरास फोन झरीमा पास त लस्को स्याहार पाइयो नि जोजलोपा हेलो जोजलोपा जोजलोपा सुनुहुन्छ जे खोपे न सत्यनारायण प्रजापति सत्यनारायण प्रजापति जो खोपो खोपो लैजा हजुर खोपो लैजा हजुर हाँ सत्यनारायण जो छिउ ज्याझो इन कोच्या थियौँ जो दक्ले लिपा छिट नेसा निनेको पाक्यो भने हजुर छिगु पति मध्य दक्ले याक्न लुसिता हाक जुवाईको पति गु ख छिगु लाटे न्यापति दै ठु न्यापति मध्य दक्ले याक्न लुसिता हाक जुवाईको पति गु गु ख बुढापति शिखापति चोलापति दठुपति गुरापति बुढापति शिखापति चोलापति दठुपति बुढापति बुढापति सत्यनारायण जो Chulisa Pachi Mazaka Nisa Jasli Putik Lichta Ekoko Swe Disantana Nyanami Pazimizupi Achi Akana Mingini Jitsikina Tano Haki Achi Mego Fon Makaguzi, okay, the Philippines I do pass it on Loskusiana, Mingini, Mingin Lunga, Sunasuna Pachi Lisa below what chicken that Koniguzi. Jazzle Chinsoma Passman Sam Putika Jizula, Chinsoma Passman, Wake Up New Naska Nikane Hirakaji Bazarazari, Nanimaya Prasapati, Santa Mahatan, Kulnar and Tangul, Aslan Prasapati, Mongalal Juzula, Atavia Rotabadur, Bazarazari, Nandalal Mahatan, Gandra Saki, Kisor Tusa, Babratna Saki, Tulisi Mahatan, was Satinan Prasapati. Take up a Chinsomation of Putika Jizula, Putika Dipi Madin, Yama Passman Sam Pachili Sabajigur, Yama Passman, Mongalal Juzula, Atavia. Nandalal Mahajan Gyanura Sakye Jo Kishor Tusa Wa Babu Ratna Sakye Wake Up Nisa Pachili Sa Biyadhi Gujula Thukye Lise Jazle Bodhi Kaya Dibin Chikpi Sakishita Ale Pachili Sa Biyadhi Bin Dhaakras Kwa Yoko Subaya Desantana Sa Jazo Nyana Chana Dima Chita Ale Jazo Nyakita Pravidi Kheno Gwalin Dima Dajo Purna Mahajan Yatna Subaya Desashe Thongye Thukye Jazo Pakhen Chita Na Unta Uzaan Biyadhi Sa Thongye Thukye Subaya Dako cheka klesa manaya dako cheka buddha chapini arati yana buddha chapini arati yana jnana ya pancha rasmi chaka buddhaya arati yana chuna Buddhaya nama manetaya manaya bhedako jika chuna panch buddhaya nama manetaya manaya bhedako Manya sada sadbha bolanka Manya sada sadbha bolanka Buddhaya arati yana chuna Buddhaya arati yana chuna Jnanaya pancha rasmi chaka buddhaya arati yana chuna